बादलहरू हो आकाश ढाकी नबर्सिदेऊ, बादलहरू हो आकाश ढाकी नबर्सिदेऊ। जुन हेर्ने प्रियसीको मन दुखाइ नदेऊ, जुन हेर्ने प्रियसीको मन दुखाइ नदेऊ। बादलहरू हो आकाश ढाकी नबसिदेऊ। बाँचेको छ बोकी सपनाको भारी, यो सहर बाँचेको छ बोकी सपनाको भारी। आफ्नो इच्छा पुरा गर्छन् अरूलाई नै मारी, आफ्नो इच्छा पुरा गर्छन् अरूलाई नै मारी। जहाँ मन सल्केको छ त्यहाँ निभाउन जाऊ, जहाँ मन सल्केको छ त्यहाँ निभाउन जाऊ। आफू गर्जेर भए नि त्यहाँ वर्षा गरौ, आफू गर्जेर भए नि त्यहाँ वर्षा गरौ। बादलहरू हो आकाश ढाकी नबसिदेऊ। लगिदेऊ सारा खुसीहरू गाउँ घरतिर, लगिदेऊ सारा खुसीहरू गाउँ घरतिर। सहर मात्र होइन तिम्रो जाऊ गाउँतिर, सहर मात्र होइन तिम्रो जाऊ गाउँतिर। पाखा भरी झुलेका छन् अजम्बरी फुल, पाखा भरी झुलेका छन् अजम्बरी फुल। बर्सी देऊ फुलाइ देऊ मनै भरि फुल, बर्सी देऊ फुलाइ देऊ मनै भरि फुल। बादलहरू हो आकाश ढाकी नबसिदेऊ।